तेरी बिगड़ी बनेगी और तुझे दर पे बुलाएंगे, तेरी तेरी बिगड़ी बनेगी और तुझे दर पे बुलाएंगे। बनिस्बत के तू ये आंसुरंग लाएंगे, बनिस्बत के तू आंसुए आंसुरंग लाएंगे। मीनारे मस्जिद नबवी के होंगे सामने तेरे, मीनारे मीनारे मस्जिद नबवी के होंगे सामने तेरे, मुकद्दर के चमक उठेंगे सारे आईने तेरे, करम के वो चरागों को तेरे घर में जलाएंगे, बनिस्बत के तू आंसुए आंसुरंग गलाएंगे। सवाली को वो अपने भूल कर रोने देते, कभी पामाल दिल की चाह को होने नहीं देते, गुनाहगारों महशर में मेरे आका बचाएंगे, बनिस्बत के तू आंसुए आंसुरंग लाएंगे। तूने कहा آتی ہے رونے والے حوصلہ تو کر، تو ان کا پڑھتے ہوئے ان کے کرم کا آسرا تو کر، قسم حسنین کی تشنا دلی پل میں بجھائے نسبت کہ تو آنسو یہ آنسو رنگ لائیں گے، تجھے کر دیں گی ایک دل سرخ رو یہ ہچکیاں تجھے کر دیں گی ایک دل سرخ رو یہ ہچکیاں تیری، مرادوں جبھی کو وہ تیری عشرت در اقدس جھکائیں گے، تیری بگڑی بنے گی اور تجھے در پہ بلا نسبت کہ تو آنسو یہ آنسو رنگ لائے